सँगै बास पाइन्छ कि पाइन तिमी खुसी हौ मलाई केही छैन परिपाख परिपाख मैले सम्झना पाइन्छ कि पाइन तिमी खुसी हौ मलाई केही छैन परिपाख मैले सम्झना गीत गरी